नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको अपराह्न 4 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म अनिता अर्याल। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र विवाद नभई बहस भएको बताउनु भएको छ। विगतदेखि नै पार्टीभित्रको बहसले समयअनुसार परिवर्तन हुँदै आएको भन्दै उहाँले अहिलेको बहसले पनि नयाँ शक्ति दिने बताउनु भएको छ। अध्यक्ष दाहालले बाहिर देखिए जस्तो झगडा पार्टीभित्र नभएको स्पष्ट पार्दै मूल लाइनमा कसैको विमति नरहेको उल्लेख गर्नुभएको छ। आजदेखि सुरु पार्टी कार्यकर्ता प्रशिक्षणका लागि नेतृत्व तहका सबै नेतासहित पोखरा पुग्नुभएका दाहालले पार्टी पुननिर्माणको प्रक्रिया चलिरहेको समेत जानकारी दिनुभएको छ। नेपाली क्रान्तिको सफलता र विचारको विकासका लागि पार्टीको पुननिर्माण आवश्यक छ भन्दै उहाँले नयाँ ढङ्गले पार्टी निर्माण नगरी चुनौती सामना गर्नै नसक्ने धारणा राख्नु भएको छ। विराटनगर सम्मेलन र केन्द्रीय समितिको बैठकबाट समेत पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउने निर्णय भएको जानकारी दिँदै उहाँले भन्नुभयो, पार्टीमा देखिएको विवाद झगडा पदका लागि होइन। पोखरामा सुरु भएको कार्यकर्ता प्रशिक्षणका लागि अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्ष नामकाजी श्रेष्ठ, कृष्णबहादुर मोहरा लगायतका नेताहरू पोखरा पुग्नु भएको हो। पोखरा सभागृहमा सुरु भएको प्रशिक्षणमा तमुवान राज्य समितिका 8 र मगरातका 2 जिल्लाका कार्यकर्ता सहभागी बनेका छन्। माओवादीमा केन्द्रीय नेताहरू पोखरामा भेला भएकाले पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। पदका आकाङ्क्षी नेताहरूलाई व्यवस्थापन गर्न सजिलो हुने गरी एमालेको विधानमा संशोधन हुने भएको छ। माधव नेपाल र केपी ओली दुवैतिर पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि विधानमा पदाधिकारीका संख्या थप्न दुवै पक्ष सहमत बनेका छन्। अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा गठित विधान मस्यौदा कार्यदलले 2 उपमहासचिवको समेत व्यवस्था गर्दै पदाधिकारीको संख्या 15 बनाउने सहमति गरेको छ। यसअघि सचिव युवराज ग्यावालीले पेश गरेको विधान संशोधन प्रस्तावमा 3 सचिव मात्र थप्ने भनिएको थियो। त्यसमा सहमति नभएपछि दुवै पक्षका 5-5 जना सदस्य राखेर अध्यक्ष खनालको संयोजकत्वमा कार्यदल गठन भएको थियो। यो प्रस्ताव केन्द्रीय कमिटी र महाधिवेशनबाट पारित भएमा अब एमालेमा अध्यक्ष, 5 उपाध्यक्ष, 2 उपमहासचिव र 5 सचिव सहितको पदाधिकारी हुनेछन्। हाल अध्यक्ष, महासचिव, 3 उपाध्यक्ष र 3 सचिव मात्रै रहेका छन्। वामदेव गौतमलाई व्यवस्थापन गर्न ओली पक्षले वरिष्ठ उपाध्यक्ष राख्न खोजे पनि विधानमा वरिष्ठ उपाध्यक्षको व्यवस्था नगरिएको एक नेताले बताएका छन्। 2052 सालमा तत्कालीन महासचिव माधव कुमार नेपाल सरकारमा उप प्रधानमन्त्री बनेर गएपछि तत्कालीन संगठन विभाग प्रमुख वामदेव गौतमलाई केन्द्रीय कमिटिबाट निर्णय गरेर उपमहासचिव बनाइएको थियो। पछि केन्द्रीय कमिटिले नै उपमहासचिव खारेजपछि गौतम र नेपाल बीच शीत युद्ध सुरु भएको नेताहरूले बताएका छन्। उपाध्यक्ष, उपमहासचिव र सचिवहरूलाई अलग अलग कामको जिम्मेवारी दिने गरी सहमति गरिएको कार्यदलका सदस्य प्रदीप ग्यावालीले बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा अब केही बेरमा बस्ने बैठकमा सरकारका नियमित कामका विषयमा छलफल हुने बताइएको छ। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आजको बैठकमा विशेष गरी सरकारको काम कारवाहीको समीक्षा हुने जानकारी दिनुभएको छ। त्यस्तै गरी उहाँले आजको बैठकमा प्रधानमन्त्री सुशील कोइरालालाई उपचारका लागि अमेरिका जाने विषयमा पनि छलफल हुन सक्ने बताउनु भएको छ। तर त्यो प्रस्ताव मन्त्री परिषद कार्यालयमा भने धर्ता नभएको पनि उहाँले बताउनु भयो। प्रधानमन्त्री कोइरालाको फोक्सोमा दाग देखिएपछि उहाँ असारको 2 साता उपचारका लागि अमेरिका जाँदै हुनुहुन्छ। संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले इराकको पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गरेको छ। त्यहाँका इस्लामिक विद्रोहीले आक्रमण गरी 2 सहर नियन्त्रणमा लिने विद्रोहीको कार्यप्रति राष्ट्रसङ्घले भत्सना पनि गरेको छ। विद्रोहीले नियन्त्रणमा लिएपछि इराकको मोसुल र तिक्रिट सहरबाट करिब 5 लाख मानिस विस्थापित भएको पनि बिबिसीले जनाएको छ। राष्ट्रसङ्घका महासचिव बाङ्की मुनले विश्व समुदायलाई आतंकवाद विरुद्ध लड्न आग्रह गर्नुभएको छ। इराकलाई इस्लामिक राज्य बनाउन भन्दै आइएसआइएसले आक्रमण थालेको हो। यता इराकी प्रधानमन्त्री नुरी अल मल्लिकीले भने विद्रोही विरुद्ध लड्न छाडेर भाग्ने सेनालाई कारवाही गर्ने बताउनु भएको छ। र फिफा विश्वकप फुटबल प्रतियोगिताको 20 संस्करण आजबाट ब्राजिलमा सुरु हुँदैछ। प्रतियोगितामा सहभागी हुन 32 राष्ट्रका 736 खेलाडी ब्राजिल पुगिसकेका छन्। आज राति हुने भव्य उद्घाटन समारोहपछि बिहान 2:15 बजेदेखि पहिलो खेल हुनेछ। आजको उद्घाटन खेलमा आयोजक ब्राजिल र क्रोएसिया आम्ने सामने हुनेछन्। ब्राजिल 5 पटकको विजेता हो भने क्रोएसिया ले सन् 1998 तेस्रो स्थान हासिल गरेको थियो। दुईबीच अहिलेसम्म दुई पटक भिडन्त भएकोमा एकपटक ब्राजिलले जितेको थियो भने अर्कोपटक खेल बराबरीमा सकिएको थियो। 32 टिमलाई 4-4 टिम रहने गरी 8 समूहमा बाँडिएको छ। आफ्नो समूहमा रहेका तीनवटा टिमसँग खेलिसकेपछि शीर्ष स्थानमा रहने दुई टिम प्री क्वार्टर फाइनलमा पुग्नेछन्। समूह एमा आयोजक ब्राजिल र क्रोसियासँगै मेक्सिको र क्यामरुन रहनेछन्। ब्राजिलका 12 रङ्गशालामा 33 दिनसम्म चल्ने प्रतियोगितामा 64 खेल हुनेछ। हवस् त प्रहान 4 बजेको अर्पण खबर सकियो। अनिता अर्याल बिदा भई नमस्कार।